ربنا آتنا في الدنيا کی ایک تفسیر اور تفسیری نقطہ فرمایا کہ اللہ تعالیٰ کا شکر ہے کہ اللہ تعالیٰ نے آپ حضرات کے دل میں میری محبت ڈال دی. روح المعانی میں علامہ علوسی نے ربنا آتنا فی الدنیا حسنہ کی تفسیر میں ثناء خلق کو حسنہ فی الدنیا میں شامل فرمایا. حضرت والا نے تفسیر کو تفصیل سے بیان فرمایا, لیکن یہاں اس تفسیر کو اسی تفسیر کو نقل کرتا ہوں جو اس وقت سے موضوع ہے. آدمی خود کو اچھا اور تعریف کے قابل نہ سمجھے, لیکن اگر مخلوق تعریف کرے تو اللہ تعالیٰ کا شکر ادا کرے کہ اس نے میرے عیوب کو چھپا دیا اور نیکیوں کو ظاہر کر دیا, اس کی وجہ سے مخلوق تعریف کر رہی ہے. شکر کرے کہ اللہ تعالیٰ نے حسنہ فی الدنیا عطا فرمائی. اپنی نگاہ میں چھوٹا ہونا مطلوب ہے, لیکن دوسروں کی نگاہ میں صغارت اور حقارت مطلوب نہیں ہے. اسی لیے حضور اکرم صلی اللہ علیہ وسلم نے یہ دعا فرمائی, اللہم اجعلنی فی عینی صغیرہ وفی اعین الناس کبیرہ. اے اللہ, مجھے میری نگاہوں میں چھوٹا اور حقیر دکھا دیجئے, لیکن لوگوں کی نگاہوں میں بڑا دکھا دیجئے. معلوم ہوا کہ دوسروں کی نگاہوں میں حقیر ہونا مطلوب نہیں, کیونکہ دوسروں کی نگاہوں میں اگر اس کی عظمت نہیں ہوگی تو کون اس سے دین کی بات سنے گا اور کون دین سیکھے گا. سبحان اللہ, کیا علوم نبوت ہیں! آپ کے علوم نبوت خود دلیل نبوت ہیں. فرمایا, شیخ جتنا قوی النسبت اور جتنی قوی کیفیات احسانیہ کا حامل ہوتا ہے, اتنی ہی قوی نسبت اور کیفیت احسانیہ اس کے مریدین میں منتقل ہوتی ہے. صحابہ کو ایمان اور اسلام حضور اکرم صلی اللہ علیہ وسلم کی زبان مبارک سے ملا, اور احسانی کیفیت سے سید الانبیاء صلی اللہ علیہ وسلم کے قلب نبوت سے ملی. اس کے بعد اب قیامت تک کسی کو پیغمبر کا قلب نہیں مل سکتا, اس لیے اب کوئی صحابی نہیں ہو سکتا. صحابی جیسا ایمان اور احسان اب کسی کا نہیں ہو سکتا. حضور اکرم صلی اللہ علیہ وسلم کے بعد اب کیفیت احسانیہ امتی سے امتی کے قلب میں منتقل ہو رہی ہے. کیفیت احسانیہ کیا ہے؟ اس طرح زندگی پوری اس طرح گزارنا کہ اللہ تعالی ہمیں دیکھ رہے ہیں, ہر وقت استحضار من اللہ رہے. تو یہ اب امتی سے اعلیٰ درجے کے امتی سے جنہوں نے محنت کی ان سے اب امتیوں میں منتقل ہو رہی ہے. تو کہاں نبی اور کہاں امتی؟ نبی کے قلب مبارک سے جو ایمان اور احسان امتی کے قلب میں منتقل ہوا, وہ ایمان وہ احسان امتی سے امتی کے قلب میں کیسے منتقل ہو سکتا ہے؟ اس لیے دنیا کا بڑے سے بڑا ولی کسی ادنا صحابی کے برابر نہیں ہو سکتا. لیکن کیفیت احسانیہ ایک کلی مشکک ہے. نبی کی قلب کی احسانی کیفیت تو اب کسی کو حاصل نہیں ہو سکتی, کیونکہ اب کوئی نبی نہیں آئے گا. لہذا اب یہ کیفیت احسانیہ امتی سے امتی کے قلب میں منتقل ہوگی. کسی صاحب نسبت امتی کے قلب میں جس درجہ کی کیفیت احسانی ہوگی, اسی درجے کی دوسرے امتیوں میں منتقل ہوگی. اسی لیے شیخ جتنا قوی النسبت اور حامل کیفیت احسانیہ قویہ ہوگا, اتنی ہی قوی کیفیت احسانی دوسرے کے قلب میں منتقل ہوگی. جو یہ فرمایا تھا تعالیٰ نے, ماں جتنی طاقتور ہوتی ہے تو بچہ بھی طاقتور ہوتا ہے, کیونکہ چھوٹا بچہ جو ہے وہ ماں کے دودھ سے پلتا ہے. لہذا ماں کو کہا جاتا ہے پرہیز کرو اور صحت اچھی رکھو, ورنہ بچہ بھی بیمار ہو جائے گا. اسی طرح اگر دین کا کام کرنے والے متقی پرہیزگار نہیں رہیں گے, سست کاہل رہیں گے, اور اسی طرح مصلحت پسند رہیں گے, اسی طرح اپنے بڑوں کی بات کو صرف نظر کرنے والے ہوں گے, تو پھر ان کی باتوں میں وہ تاثیر بھی نہیں ہوگی اور ان کی اولاد بھی اسی طرح کمزور رہے گی. حضرت والا نے فرمایا تھا کہ جہاز کو اڑنا ہوتا ہے, جس کو اڑنا ہوتا ہے اس کے لیے اعلیٰ درجے کا پیٹرول لگتا ہے. ڈیزل سے جہاز نہیں اڑتا. جہاز اڑنے کے لیے اعلیٰ درجے کے پیٹرول کی ضرورت ہوتی ہے, کیونکہ اس کو زمین چھوڑنا ہوتا ہے. फिर उसकी तेजी भी पहले इतनी तेजी से वो उड़ता है चलता है उसके बाद उड़ता है। तो कहे कि सुस्त रफ्तारी से चल के उड़ जाए तो ऐसा नहीं हो सकता, उसको पहले वैसी तेजी दिखानी पड़ती है उसके बाद वो ज़मीन छोड़ने के काबिल होता है। पेट्रोल भी आला होना चाहिए दिल में, जो है अल्लाह ताला की मोहब्बत का पेट्रोल जब आला होगा तो फिर दुनियावी ताल्लुकात से, दुनियावी ताल्लुकात से क़ता नज़र करके वो आगे बढ़ेगा। अगर इन्हीं सब अलल्ले तलल्लों में लगा रहा तो फिर ज़मीन को नहीं छोड़ेगा तो उसके उसके पास बैठने वाले कहाँ से वो सुकून हासिल करेंगे। फरमाया हज़रत वाला दामर का आतम के खलीफे मजाज हज़रत मौलाना यूनुस पटेल साहब दामर का आतम ने जो डरबन से हज़रत वाला के इस्तकबाल के लिए तशरीफ़ लाए थे, हज़रत वाला से अर्ज़ किया कि मैंने अपनी मजलिस में हिफाजत नज़र के मुतालिक मज़मून बयान किया। एक साहब ने जो मजलिस में मौजूद थे अगले दिन एक इज्तिमा की तकरीर में कहा कि उम्मत में तो कुफ्र और इर्तिदाद का कारलरा फैला हुआ है और सूफिया खानकाहों में बैठे हुए बदनगरी के ज़ुकाम का इलाज कर रहे हैं। उनके यहाँ बस यही रट है कि निगाह बचाओ निगाह बचाओ, उम्मत की फ़िक्र नहीं जो कुफ्र और इर्तिदाद में मुब्तला हो रही है। लिहाजा खानकाहों में छुप कर बैठने का वक्त नहीं, सूफियों को चाहिए कि बाहर निकलें, नज़र की हिफाजत नज़र के ज़ुकाम के इलाज को छोड़ें और उम्मत को कुफ्र और इर्तिदाद के कालरे से बचाएं। ये सुनकर हज़रत वाला ने इरशाद फरमाया कि हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में चारों तरफ कुफ्र ही कुफ्र था, कुफ्र का कालरा जैसा उस वक्त फैला हुआ था इस ज़माने में नहीं है। अब तो मुसलमानों की कसरत है, उस वक्त तो मुसलमान बहुत थोड़े थे, लेकिन हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम सहाबा से फरमा रहे हैं फ़ज़िनल आइन अन्नज़र, बदनज़री आँखों का ज़िना है, और लअनल्लाहु अन्नाज़िरा वल्मंज़ूरा इलैह, बदनज़री करने वाला और जो ख़ुद को बदनज़री के लिए पेश करे यानी नाज़िर और मंजूर पर अल्लाह ताला की लानत हो, और ला तुसबिल फ़इन्नल्लाहा ला युहिब्बुल मुसबिलीन, टखने मत छुपाओ क्योंकि टखना छुपाने वालों से अल्लाह ताला मोहब्बत नहीं करते, और नमाज में कोहनियों को कुत्ते की तरह मत फैलाओ। आप अलैहिस्सलाम ने तो नहीं फरमाया कि ऐ सहाबा क्या निगाहों की हिफाजत के चक्कर में पड़े हो और क्या टखने छुपाने की फ़िक्र में हो पड़े हो और क्या एक मुट्ठी दाढ़ी की को अहमियत देते हो, देखते नहीं कि उम्मत कुफ्र में मुबतला है। बदनज़री और टखना छुपाने वगैरह जैसी छोटी छोटी बातों को छोड़ो, उम्मत को कुफ्र से बचाओ। उन मुखर्रर साहब से पूछो कि अगर यह अहकाम दीन का अहम जुज़ नहीं तो हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उस ज़माने में जबकि कुफ्र का गलबा था इसका हुक्म क्यों दिया। जो शख्स निगाह की हिफाजत नहीं करता उसकी तबलीग, उसकी तदरीस, उसकी तसनीफ सब अदम कबूल के ख़तरे में है, उसका मुबल्लिग होना ख़तरे में है, उसका मुदर्रिस होना ख़तरे में है, उसका मुसन्निफ होना ख़तरे में है, क्योंकि बिलफर्ज़ अगर उसकी तबलीग और तसनीफ से सब अल्लाह वाले हो भी गए लेकिन ये ख़ुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की लानत लअनल्लाहु अन्नाज़िरा वल्मंज़ूरा इलैह से निकल नहीं सकता। इसकी दावत से अगरचे सब रहमत में आ गए लेकिन ये ख़ुद तो लानत ही में रहेगा और के जब तक तौबा नहीं करेगा। अगर एक डॉक्टर के गुर्दे में पथरी है लेकिन ऑपरेशन करके दूसरे के गुर्दों से पथरी निकाल रहा है तो दूसरे तो शिफा पाएंगे लेकिन उसके गुर्दे की पथरी अपने गुर्दे की पथरी नहीं निकल सकती जब तक कि किसी डॉक्टर से इलाज नहीं कराएगा। ये इसी तरह मर्ज में मुबतला रहेगा और इसी हाल में दूसरों को भी वैसा फ़ायदा नहीं होगा और ख़ुद भी जो है वो ख़ुद भी परेशान रहेगा। और जब वैसा तकवा और वैसा नज़र की हिफाजत ना हो और तकवा का अहतमाम ना हो तो फिर अल्लाह ताला की का रास्ता अल्लाह ताला की मार्फत समझ में भी नहीं आती। गुनाहों के साथ तकवा का नूर जब तक हासिल नहीं होता उस वक्त तक अल्लाह ताला की मार्फत का रास्ता समझ में नहीं आता। आँखों में भी तकवा का उजाला नहीं होता जब कल्ब में अल्लाह ताला नहीं होता। الله تعالى عمل کی توفیق عطا فرمائے الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله الكريم واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين اللهم انا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار اللهم اكفنا بحلالك عن حرامك واغننا بفضلك عمن سواك اللهم باقية كباقية الوليد، اللهم إنا نجعلك فينا خيرهم ونعوذ بك من شرورهم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين، آمين برحمتك.